ثم قست قلوبكم، پھر تمہارے دل سخت ہو گئے. یہی وہ کیفیت ہے جس کا ذکر پیچھے اللہ تعالیٰ نے فرمایا، ختم اللہ علی قلوبہم، اللہ نے ان کے دلوں پہ مہر لگا دی. اب آپ کو وہ آیت بھی زیادہ اچھی طرح سمجھ میں آئے گی، ختم اللہ علی قلوبہم. کیوں؟ اس لیے کہ جن کے دل سخت ہو جاتے ہیں، جب ان کے اندر کچھ بھی جذب کرنے کی صلاحیت نہیں رہتی، جب ان کے اندر سے کوئی خیر نہیں پھوٹتی، جب ان کے اندر کوئی نرمی باقی نہیں رہتی، تو پھر اللہ تعالیٰ بھی ان سے بات کو سمجھنے کی صلاحیت چھین لیتے ہیں، پھر وہ لوگ ایمان نہیں لاتے. یہی وجہ تھی کہ یہود ایمان نہیں لائے تھے حضور صلی اللہ علیہ وسلم پر، انہوں نے کفر کیا تھا. ختم اللہ علی قلوبہم کو سمجھنے کے لیے اس آیت کو ذہن میں ضرور رکھیے، کیونکہ وہاں آپ کے دل میں آیا تھا نا کہ جب اللہ ہی نے مور لگا دی تو پھر ان بیچاروں کا کیا قصور. لیکن یہاں سے کیا پتہ چلتا ہے کہ جب انہوں نے حجت بازی کی، ہیلا سازی کی، ٹال مٹول کی، بات ماننا ہی نہیں چاہی، تو ان کے دل پھر کیا ہوئے؟ سخت ہو گئے. جب دل سخت ہوئے تو پھر ہدایت ان کے اندر نہیں جاتی تھی، اور نہ ہی ان سے کوئی خیر کی بات نکلتی تھی. نتیجہ کیا نکلا؟ حضور صلی اللہ علیہ وسلم کا انکار، کفر. اچھا، پھر اللہ تعالیٰ یہاں پر پتھروں کی کچھ خصوصیات بتاتے ہیں. عام طور پر ہمارا خیال یہ ہے کہ پتھروں کے اندر شاید کسی بھی قسم کا احساس موجود نہیں، پتھر کو ایک بے حس چیز سمجھتے ہیں، جبکہ قرآن پاک کی کچھ آیات سے ہمیں یہ پتہ چلتا ہے کہ پتھروں کے اندر بھی ایک خاص قسم کا شعور موجود ہے. مثلا قرآن پاک کی ایک آیت ہے، وَإِن مِّن شَيْءٍ إِلَّا يُسَبِّحُ بِحَمْدِهِ وَلَٰكِن لَّا تَفْقَهُونَ تَسْبِيحَهُمْ، کہ کوئی چیز ایسی نہیں جو اللہ کی تسبیح نہ کر رہی ہو، لیکن تم ان کی تسبیح کو سمجھتے نہیں. اچھا، پتھر کس سے بنتا ہے؟ ذرے سے. ذرات مل کے پتھر بناتے ہیں نا. ایک ذرہ جو ہوتا ہے اس کی سب سے چھوٹی فارم کو کیا کہتے ہیں؟ ایٹم کہتے ہیں. اب مجھے یہ بتائیے کہ کیا ایٹم ایک سالڈ چیز ہے یا ایک حرکت کرنے والی چیز ہے؟ ایٹم میں حرکت ہے نا. ایٹم میں کیا کچھ ہے؟ الیکٹرون ہے، پروٹون ہے، جی. تو ان میں ایک خاص قسم کی حرکت موجود ہے. وہ بظاہر دیکھنے میں تو سالڈ نظر آتے ہیں، لیکن ان کے اندر حرکت ہے، گھوم رہے ہیں وہ الیکٹرونز. اسی گھومنے کے لیے لفظ تسبیح آتا ہے. وَإِن مِّن شَيْءٍ إِلَّا يُسَبِّحُ بِحَمْدِهِ، تو وہ گھوم بھی رہے ہیں اور ساتھ اللہ کی تسبیح بھی بیان کر رہے ہیں. اس کے بارے میں ایک حدیث میں بھی آتا ہے کہ ایک مرتبہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے اپنی مٹھی میں کچھ کنکریاں لی اور صحابہ کرام کو ان کی تسبیح سنوائی، جو ایک بنبناہٹ کی طرح تھی. کتنی بھی خاموشی میں آپ چلے جائیں، کوئی ساؤنڈ سنائی دیتی ہے آپ کو؟ ہوتی ہے نا. کہیں بھی چلے جائیں، بالکل ساؤنڈ پروف جگہ پر آپ چلے جائیں، تو وہاں بھی آپ کو ایک ساؤنڈ سنائی دے. تو پھر وہ کس چیز کی ساؤنڈ ہوتی؟ بہرحال فضا کے اندر، کائنات کے اندر ساؤنڈ بھی سنائی دیتی ہے، انتہائی خاموشی میں بھی. ہم ان چیزوں کی حقیقت کو نہیں جانتے، ہم محسوس کرتے ہیں مگر ہمیں نہیں معلوم کہ یہ سب ہو کیا رہا ہے. مگر اللہ تعالیٰ کیا فرماتے ہیں؟ ہر چیز اس کی تسبیح کر رہی. ہو سکتا ہے جہری طور پر نہ بھی ہو، سری طور پر. سائنٹیفک ریسرچ سے بھی یہ بات پتہ چلتی ہے کہ پتھروں کے اندر بھی کیا ہے؟ اسٹیشنری موومنٹ ہے، یعنی ادھر ادھر نہیں جاتے، لیکن اپنی ہی جگہ پر ایک حرکت موجود ہے. ایک اور روایت میں آتا ہے کہ نبی صلی اللہ علیہ وسلم ایک مرتبہ ایک پہاڑ پر تھے، صبیر نام کے، اس نے آپ کو کہا کہ مجھ پر سے اتر جاؤ، مجھے ڈر ہے کہ میری پیٹ پر یہ آپ کو قتل نہ کر دیں، تو اللہ تعالیٰ مجھے عذاب نہ دے. اور پیچھے آپ نے پڑھا تھا نا کہ پتھر بھی جلیں گے انسان کے ساتھ. پھر اسی طرح ہم دیکھتے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے یہ بھی فرمایا، جو شخص حق کے ساتھ حجر اسود کو بوسہ دے گا، قیامت کے دن حجر اسود اس کے ایمان کی گواہی دے گا. ایک اور روایت میں آتا ہے کہ حجر اسود کو قیامت کے دن دو آنکھیں ملیں گی، اور وہ ہر اس شخص کو پہچان لے گا جس نے اس کو حق کے ساتھ بوسہ دیا ہوگا، اور وہ اس کے حق میں گواہی دے گا. फिर इसी तरह हम देखते हैं कि कुछ और चीजों के अंदर भी एहसास होते हैं। मसलन आप सल्लल्लाहु अलैहि वसल्लम जब मदीना में तशरीफ ले गए तो मस्जिद नबवी में उस वक्त मिंबर नहीं था, क्रॉस्ट्रम नहीं था जिस पर आप खुतबा देते, तो दरख्त के तने को काट कर बतौर मिंबर यूज किया जाता था। फिर उसके बाद आप सल्लल्लाहु अलैहि वसल्लम ने मिंबर बनाने के लिए हुक्म दिया, तो आपको मालूम है ये सआदत किसके हाथ में आई थी? एक खातून ने आगे बढ़कर आपके हुक्म की तामील की और अपने बेटे को जंगल में भेजा कि जाओ लकड़ी काटो और नबी सल्लल्लाहु अलैहि वसल्लम के लिए मिंबर तैयार करो। बहरहाल जब वो मिंबर बनकर आया और आप सल्लल्लाहु अलैहि वसल्लम ने उस दरख्त के तने को छोड़ दिया तो उस तने से आवाजें निकलने लगी और वो रो रहा था और हिचकियां ले रहा था। हदीस की किताब में आता है या इन्नो अनीनन, आहें भर रहा था कि अब अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम मेरे पास खड़े होकर अल्लाह का कलाम नहीं पढ़ेंगे, उस मेंबर के पास जा रहे हैं। तो वो जगहें जिन पर बैठकर, जहां पर रहकर हम अल्लाह की इबादत करते हैं, जहां अल्लाह का जिक्र बुलंद होता है, जिस जमीन पर सजदे होते हैं, ये सारी चीजें क़यामत के दिन हमारे हक में या खिलाफ गवाही देंगी। वो बोलेंगी या अल्लाह इसने मेरे पास बैठकर ये गलत काम किया था या अच्छा काम किया था, क्योंकि हर चीज अपने अंदर वो सब तस्वीरें ले रही है हमारी, जो जो कुछ हम कर रहे हैं। इसी तरह यानी ना सिर्फ ये कि चीजों की गवाही बल्कि जमीन की गवाही, यौम इज़न तुहद्दिसु अख़बारहा, जिस दिन जमीन अपनी खबरें बयान करने लगेगी कि मेरी पीठ पर क्या कुछ हुआ, जमीन बोलने लगेगी कहाँ कहाँ कोई चल के गया, उस पर उछल कूद रहे थे या उस पर कुछ अच्छे काम कर रहे थे, ये जमीन की भी खबरें होंगी। फिर इसी तरह आले फिरौन के बारे में आता है कि जब वो पानी में डूब गए, फमा बकत अलैहिम अस्समाउ वल अर्द, कि उन पर ना आसमान रोया और ना जमीन रोई, लेकिन एक नेक शख्स के दुनिया से जाने पर जमीन आसमान भी रोते हैं कि अल्लाह का एक नेक बंदा यहाँ से रुखसत हो गया। तो अब हम सबको सोचना चाहिए कि हम किन लोगों में से हैं कि जिनके जाने पर इस दुनिया से लोग शुक्र का कलमा पढ़ेंगे कि शुक्र है बलाए से जान छूटी, या ये कि लोग रोएंगे, और सिर्फ लोग नहीं बल्कि ये जमीन, ये आसमान, ये सब चीजें हमारे बारे में क्या गवाही देंगे। हम सबको इसके बारे में कॉन्शियस होना चाहिए, क्योंकि हम अमूमन नेक बनते हैं सिर्फ लोगों के सामने, तन्हाई में शैतान से भी बसा औकात लोग बुरे काम करते हैं, शैतान को भी पीछे छोड़ जाए बुराइयों में और लोगों के सामने शराफत का मुजाहरा। लेकिन याद रखिए कि हम में से कोई कहीं भी छुप छुपा से भी बच नहीं सकता, आसपास की सारी चीजें उसका हिसाब ले रही होती, उसकी गवाही दे रही होती, सब चीजों को अल्लाह ने आंखें दे रखी, देखो इनको फिर क़यामत के दिन बताना है इन्हें क्या करके आए। तो बहरहाल यहाँ पर अल्लाह ताला ने पत्थरों की कुछ खूबियों का जिक्र किया और इंसानों को पत्थर से भी बदतर करार दिया जब वो अल्लाह की इताअत से हट जाएं। मसलन पत्थर की पहली किस्म, इन्ना मिनल हिजारति लमा यतफज्जरु मिन्हु अल्अन्हार, कुछ पत्थर ऐसे होते हैं कि जिनसे पानी बह रहा होता है, नहरें फूट रही होती। इससे मुराद वो इंसान हो सकता है जिसके दिल में अल्लाह की अजमत और अल्लाह का खौफ हो और उसकी आंख उससे आंसू बहाती हो। ये एक नेक इंसान की मिसाल है जिससे ये तफज्जर बड़े पैमाने पे किसी चीज का निकलना होता है ना, जिसके अंदर से खैर ही खैर फूटती है। यानी बाज लोग देखने में बहुत फर्म होते हैं, बहुत स्टेबल होते हैं, लेकिन उनके अंदर से खूब खैर फूटती। रज़्म हक व बातिल हो तो फौलाद है मोमिन, यानी मोमिन अपने ईमान की वजह से फौलादी हो सकता है, मजबूत हो सकता है, लेकिन उसका दिल नरम होता है, बहता है, रोता है, वो किसी को दुख नहीं दे सकता, किसी को परेशान नहीं करता, और किसी की परेशानी देखकर उसका दिल नरम हो जाता है। अच्छा, कुछ दूसरी किस्म के पत्थर होते हैं, वो इन्ना मिन्हा लमा यशक्ककु, बज़ाहिर खुश्क चट्टान है, बज़ाहिर खुदा से दूर है, लेकिन कोई ऐसा हादसा होता है जिंदगी में, कोई ऐसा एक्सीडेंट होता है, कोई ऐसा वाक्या पेश आता है कि उस इंसान का दिल हट जाता है और वो भी अल्लाह के आगे झुक जाता है। बाज लोगों को आपने देखा ना कि वो उनको लगता है बेपरवाह किस्म के लोग हैं, उनके दिल में कुछ खुदा का खौफ नहीं, कुछ नहीं, बस जी रहे हैं ऐसे ही, उनको दीन से कोई ताल्लुक नहीं, कोई मोहब्बत नहीं, दूर दूर है दीन से, लेकिन अंदर उनके एक खैर होती है दिल में, उसको कहीं निकलने का मौका नहीं मिल रहा होता। अचानक क्या होता है, जिंदगी में कोई हादसा हो जाता है, मसलन खुदा न खास्ता किसी का कोई बच्चा फौत हो गया, या डिवोर्स हो गई, या कोई और मुसीबत आ गई, ऐसे वाकयात इन लोगों की जिंदगी में एक जलजले का काम देते हैं। जैसे जलजला आता है ना, तो फिर क्या होता है कि पत्थर फटते हैं, ये जमीन शक होती है ना, क्रैक्स आते हैं, तो हालात के जलजले ने उनके अंदर शक पैदा कर दिया, यानी अंदर फट गया उनका, उनको होश आ गई कि हम क्या कर रहे थे, ये जिंदगी क्या है, इसकी हकीकत क्या है, और उनके अंदर से भी पानी यानी उनकी खैर निकलने लगती, बहने लगती, और वो पहले दीन से दूर होते हैं, वो दीन के शदाई हो जाते हैं, पहले खुदा से गाफिल होते हैं, अब वो खुदा के खौफ से रोते हैं, उनकी जात से भी खैर और भलाई निकल आई। कुछ ऐसे होते हैं कि जो अल्लाह के खौफ से गिर पड़ते हैं, ये तीसरी किस्म है इंसानों की। वो कैसे कि मसलन किसी इंसान के मुकाबले में वो बहुत सख्त दिल होते हैं, किसी इंसान से जब वास्ता पड़ता है तो बहुत बहुत स्टबन होते हैं, लेकिन जब अल्लाह का हुक्म सुनते हैं तो नरम हो जाते हैं, गिर पड़ते हैं, सरेंडर कर देते हैं, यानी वैसे वो मानते नहीं देते बात, हम किसी की क्यों माने, लेकिन जूं ही उन्हें पता चलता है कि यही बात अल्लाह का हुक्म है, वो कहते हैं आमन्ना और सद्दकना, बस खत्म, हम मान गए, हमने तस्लीम कर लिया, हम झुक गए, जैसे पत्थर अल्लाह के खौफ से, यानी लैंड स्लाइडिंग की कई वजूहात हो सकती हैं, लेकिन यहाँ एक वजह यह बताई गई है कि बाज पत्थरों के अंदर जब अपने खालिक का एहसास होता है तो गिर पड़ते हैं नीचे। इसी तरह बाज इंसान बजाहिर पत्थर की तरह होते हैं, जो ही अल्लाह ताला का हुक्म सुनते हैं सजदे में गिर जाते हैं, हक सामने आता है, खैर सामने आती, फौरन कबूल कर लेते हैं, फिर जिद का शिकार नहीं होते। लेकिन इसके अलावा बाकी लोग जिनको ना कोई हादसा हिला सके, ना अल्लाह का हुक्म उनको जगा सके, और ना ही उनके दिल में कोई खुदा का खौफ है, वो फिर अशद्द मिनल हिजारा, वो पत्थरों से भी गए गुजरे और ज्यादा सख्त है। लेकिन ऐसे लोग ये याद रखें, वमल्लाहु बिगाफिलिन अम्मा तामलून, अल्लाह उससे गाफिल नहीं है जो कुछ तुम अमल कर रहे हो, तुम्हारे सब अमाल को, तुम्हारे सब हालात को, तुम्हारी सब हकीकत वो जानता है।